हार्दिक स्वागत गर्न चाहन्छु आज पनि अर्पण शुभ साँझको अर्को एउटा रमाइलो बसाई लिएर यो साँझको बेला तपाईँलाई भेट्नको लागि हामी उपस्थित भइसकेका छौँ। प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले, अनि तपाईँको साथमा छु म प्रतीक्षा। तपाईँलाई थाहा नै छ अर्पण शुभ साँझको व्यवसाय लिएर हामी हरेक दिन साँझ 7 बजे पछाडि तपाईँहरूको माझमा उपस्थित हुने गर्छौँ। मिठा मिठा लोकधोरी भाकाहरू तपाईँको लागि राख्छौँ, अनि तपाईँको दिनभरिको थकानलाई एकैछिन भए पनि तपाईँबाट टाढा राख्ने कोसिसमा रहन्छौँ। 0655-63-332 यो बाटो आज पनि तपाईँको लागि हामीले खुल्ला गरिसकेका छौँ। आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामी सँगै रम्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोला। र यति बेला अर्पण शुभ साँझको यो साईमा कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? चैनपुरदेखि सरिता तिमल सिन्हा। के गर्नुहुन्छ सरिताजीले? आज अर्पण शुभ साँझमा पहिलोपटक फोन गर्नुभएको हो, होइन? ओहो, भने पछाडि बिचमा अलिकति बढी नै ग्याप राख्नुभयो क्या है? ल ठिक छ, केही छैन, हामीलाई सुन्नुहोस्, हामीलाई माया गर्नुहोस्, सधैँभरि फोनै गरिराख्नुपर्छ तपाईँले भन्न खोजेको होइन, तर सम्झिँदै पनि गर्नुहोस् फेरि है। फोन गरेर नभन्नुभयो भने कसरी थाहा हुन्छ र तपाईँले सुन्नुहुन्छ भनेर, होइन? अनि खाना खानुभयो कि छैन? मैले पनि खाएको छैन, अब कार्यक्रम सकिए पछाडि। ल ठिक छ, अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ? धन्यवाद। हजुर, हुन्छ सरिताजी, छुटौँ, नमस्कार। सरिता आउनु भएको थियो यति बेला, र अर्पण शुभ साँझको व्यवसायी हो। यति बेला तपाईँले हामीलाई रेडियो अर्पण 104.5 मेगाहर्जबाट सुन्नु भएको छ, साथसाथै इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ। आउन चाहनुहुन्छ तपाईँ पनि एकैछिन हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ, हामीले बजाउने भाका मार्फत आफ्नो घर परिवारलाई सम्झिन चाहनुहुन्छ यो साँझको बेला भनेदेखि फोन गर्नुहोस्। 0655-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला अर्पण शुभ साँझको व्यवसायमा कोही साथी आउने तर्खरमा हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो, नमस्कार, हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ? एलिसा गुरुङ। कहाँबाट? चण्डी भन्ज्याङबाट। अनि के छ नि एलिसाको हाल खबर, के गर्नुहुन्छ? हाम्रो पनि एकदम ठिकठाक छ, तपाईँहरूले माया गर्नुभएको छ अहिलेसम्म, एकदम कुशल मङ्गल छौँ। अनि अब बज्ने भाका मार्फत चाहिँ एलिसाले के कसलाई सम्झिनुहुन्छ आज? धन्यवाद। हुन्छ एलिसा, फेरि पनि आउनुहोस् है। नमस्कार, एलिसा हुनुहुन्थ्यो यति बेला, र अर्पण शुभ साँझको व्यवसायमा तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फोन गर्दै गर्नुहोस्। 0655-63-332 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला भने एउटा भाका तपाईँको लागि अगाडि सार्छु, त्यस पछाडि फेरि आउँछु तपाईँसँगै कुरा गर्नको लागि। Thank you. छैन मैले तिमीलाई साथीन क्यारे तिमी बाचोली म बिना रुन्छु जहिले पनि तिम्रै बाटो हेरेर रुन्छु जहिले तिम्रै बाटो हेरेर रुन्छु जहिले पनि आजसम्म पर्खिँदा आएनौ अब त भेटै हुन्न कहिले पनि मर्मस्पर्शी खालको भाका राजको रुजाइमा रहेको भाका तपाईँले सुन्नुभएको छ अर्पण सुबसाजको व्यवसाय सुनिराख्नु भएको छ र मिठा मिठा लुकधोरी भाकाहरूलाई तपाईँको माझमा हामीले प्रस्तुत गर्ने गर्छौँ र तपाईँ पनि आउन चाहनुहुन्छ यो साँझको बेला एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न मन लागेको छ अर्पण सुबसाजलाई माया गर्नुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला ए बाटो हुँदै कोही साथी आइसक्नु भएको छ अरे राज्यको इसारा हो उहाँलाई स्वागत गरौँ हेलो हेलो नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म पर्साबाट अङ्कित अधिकारी पर्साबाट अङ्कित अधिकारी हजुर अनि के गर्नुहुन्छ अङ्कित पढ्दै हुनुहुन्छ हो कतिमा पढ्नुहुन्छ नि हजुर पाँचमा पाँचमा पढ्न जान थालिसक्नु भयो कि पढ्दै हुनुहुन्छ अहिले चारबाट पाँचमा जानुभएको हो अनि कस्तो लाग्यो त नयाँ क्लासमा पढ्दाखेरि कस्तो हुँदो रहेछ अप्ठ्यारो लाग्ने तर अब दुई चार दिन पछाडि बानी भइहाल्छ नि है अनि अङ्कितको खाना भयो कि भएको छैन नि भएको छैन मेरो पनि भएको छैन अब कार्यक्रम सकिए पछाडि खाउँला है कसलाई सम्झिने अब बज्ने भाका मार्फत नमस्कार अङ्कित हुनुहुन्थ्यो यति बेला पर्साबाट आउनु भएको थियो र अर्पण शुभसाजको व्यवसाय हो तपाईँ पनि आउन चाहनुहुन्छ मलाई थाहा छ फोन पनि प्रयास गरिराख्नु भएको छ होला लागेन भनेर अलिकति दिगदार पनि लागिरह होला अलिकति झिझार पनि लागिरह होला तर फोन चाहिँ प्रयास गर्न समय छ अझै पनि बाँकी छ धेरै नै छ र पक्कै पनि तपाईँसँग कुराकानी हुने रहेछ दिनभरिको तपाईँको थकानलाई एक किसिम भए पनि तपाईँबाट खोज्नको लागि हामी अर्पण शुभसाजको व्यवसायलाई बहाना बनाएर तपाईँलाई भेट्नको लागि आउने गर्छौँ र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ म उहाँलाई पनि स्वागत गरिहाल्छु हेलो हेलो हेलो नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ कुमारजी हुनुहुन्छ कुराकबाट भन्दै हुनुहुन्छ तर उहाँको आवाज मैले बुझ्न सकिराखेको छैन सुन्नु पनि सकेको छैन हेलो कुमारजी हुनुहुन्थ्यो उहाँसँग हाम्रो सम्पर्क विच्छेद भइसकेको छ तपाईँ आउन चाहनुहुन्छ भनेदेखि हामीलाई फटाफट फोन गर्नुहोस् 0055 63 332 यो बाटो तपाईँको लागि खुल्लै छ र यति बेला अर्को साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु हेलो हेलो नमस्ते दिदी हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ होला अगाडि रेस थप्नुपर्छ है अनि के छ रेशजीको हाल खबर एकदम ठिक छ दिदी अनि हजुर के छ नि हाम्रो पनि एकदम ठिकठाक छ तपाईँहरूले यति धेरै माया गर्नु भएको छ बेठिक हुने त कुरै भएन नि होइन त्यही त दिदीहरूसँग कस्तो मजाले गफ गर्नु पाएको छ फोनबाट त्यही त है यस्तै गरी अर्पण शुभ साँझलाई रेडियो अर्पणलाई माया गर्नुहोस् है एकदम हो दिदी एकदम म त डेली सुन्छु दिदी जी होस् हामीलाई धेरै माया गर्ने श्रोता हाम्रो रेस कुमारजी हो है अब म मात्र त होइन होला दिदी तपाईँले त अलिकति मलाई मात्र देखाउनु भयो सबै यति बेला त म तपाईँसँगै कुरा गरिरहेको छु नि त त्यही भएर तपाईँलाई भनेको नि रेडियो सबैजना फोन गर्ने साथीहरूले माया गरेरै त सम्झिनु भयो नि म जोसँग बोल्छु उहाँलाई भनिहाल्छु नि होइन र अनि खाना खानु भयो त मेरो पनि भएको छैन अब एकैछिन पछाडि कार्यक्रम पक्कै पनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ सर्वप्रथम हजुरलाई धन्यवाद, अनि राज दादालाई, विष्णु दादालाई, हजुर, अनि रिजन दादालाई, अनि राम आचार्य दादालाई, हजुर, अनि हाम्रो मकनपुरमा रहनु भएको दिपबहादुर चेपाङ, सुखबहादुर चेपाङ, कर्णबहादुर चेपाङ, अनि बमबहादुर चेपाङ, बेलबहादुर चेपाङ, अनि उदयबहादुर चेपाङ, अनि पदमपुरबाट आउनु भएको सर्व अधिकारी दिदी, अनि घमन्द दादा, सुनासुर ग्यारीबाट आउनु भएको देवेन्द्र बहर दादालाई सम्झन चाहन्छु। अन्त्यमा मलाई रेश कुमार चेपाङ भन्ने चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूलाई र अनि अर्पण होल हुन्छ, धेरै धेरै धन्यवाद। अहिले भने सुझाउ नमस्कार। नमस्ते दिदी, यति बेला र अर्पण शुभ साँझको व्यवसायमा अब चाहिँ फोन गर्ने पालो तपाईँको हो, 0556 63 32 यो बाटो तपाईँको लागि खुल्ला छँदैछ। यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा भाकालाई अगाडि जोड्छु, त्यस पछाडि फेरि आउँछु तपाईँसँगै कुरा गर्नको लागि। मर्मस्पर्शी खालको भाका, तपाईँको मनलाई सुने खालको भाका तपाईँले सुनिसक्नु भएको छ। बिमा कुमारी दुराको आवाज रहेको भाका हो, अलिकति पुरानो भाका तपाईँको लागि अर्पण शुभ साँझको व्यवसायमा हामीले राखिसकेका छौँ। र तपाईँ पनि आउन चाहनुहुन्छ, एकैछिन भए पनि हामीसँगै कुराकानी गर्न चाहनुहुन्छ भनेदेखि फोन गर्नुहोस् 0556 63 32 यो बाटो तपाईँको लागि खुल्लै छ। र यति बेला कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो हेलो, कोही साथी हुनुहुन्थ्यो तर उहाँ गइसक्नु भएको छ, तपाईँ आउनुहोला। तपाईँ आउने बाटो हामीले खुल्ला गरिराखेका छौँ र यति बेला अर्पण शुभ साँझको युवसायलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जबाट त सुन्नुभएको छ, विश्वास छ, थाहा छ मलाई। इन्टरनेट अनलाइनबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई सुनिराख्नु भएको छ। www.radioarpan.com.np लगइन गरेर यति बेला भने कोही साथी आइसक्नु भएको छ, उहाँलाई स्वागत गर्छु। हेलो, हेलो, हजुर नमस्कार। नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? लोथरबाट, नाम मोक्तान। लोथरबाट भन्नुभयो? हजुर। के भन्नुभयो रे नाम? नाम मोक्तान। अनि के गर्नुहुन्छ नि तपाईँ? बस्दै बस्दै पढ्नु भएको छैन? हुन्छ। पढ्नुहुन्छ? कतिमा? पाँचमा। पाँचमा? अनि कस्तो चलिरहेछ त पढाइ? कतिको जागर लाग्छ नि पढ्नलाई? कतिको जागर लाग्छ पढ्नलाई? जागर लाग्छ ल, राम्रोसँग पढ्नुहोस्, राम्रोसँग पढ्नुपर्छ है। अनि अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिन चाहनुहुन्छ? तपाईलाई धन्यवाद। मामालाई, दिदीलाई, हजुर हजुर बा, हजुर आमा, नमस्कार। अर्पण शुभ साहसको व्यवसायमा हुनुहुन्छ तपाईँ र तपाईँ पनि आउन चाहनुहुन्छ भनेदेखि फटाफट हामीलाई फोन गर्नुहोला। 0055-63-332 यो बाटो तपाईँको लागि खुल्ला गरिराखेका छौँ। हुन त खाना खान थाल्नु भएको छ होला तपाईँ, कतिजना कतिजनाले त खाइ पनि सक्नुभयो होला। छेउमा रेडियो राखेर ठुलो आवाजमा अर्पण शुभ साँझको व्यवसायलाई सुनिराख्नु भएको छ होला। धेरैजना साथीहरू पसलमै हुनुहुन्छ होला, छेउमा रेडियो बजाइराख्नु भएको छ, सबैजना भेला भएर बस्नु भएको छ, अर्पण शुभ साँझको व्यवसाय सुन्नु भएको छ होला, विश्वास लिएका छौँ। र यति बेला अर्को साथी पनि आइसक्नु भएको छ, उहाँलाई पनि स्वागत गरिहाल्छु। हेलो, नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? कुराकबाट तिलक तमाङ। अनि के छ तिलकजीको खबर? मेरो पनि ठिक छ। दिनहरू के कसरी बिताउनु भएको छ हिजो आज? गर्मी कतिको छ? गर्मी नै छ नि, बढ्दैछ दिनानुदिन है। अनि तिलकजी, अब बज्ने भाका मार्फत चाहिँ कसलाई सम्झिनुहुन्छ तपाईँ? धन्यवाद। हजुर, मेरो साथीहरू प्रेम लामा अनि रमेश लागि, अनि प्रवीण कुमार हुन्छ अहिले भने छु है। नमस्कार, तिलक हुनुहुन्थ्यो यति बेला। र अर्पण शुभ साँझको व्यवसायको हामी लगभग अन्तमा आइसकेका छौँ, के गर्नु, एउटा भाग पनि तपाईँको लागि छोड्नै पर्छ, निर्धारित समयसम्म बस्नुपर्छ, म राजको इसारा पनि मान्नुपर्छ, अब भने समय सकिसक्यो है भन्नुभएको छ। यतिन्जेलसम्म तपाईँले अर्पण शुभ साँझको व्यवसायलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ। त्यस्तै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर तपाईँले साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद छ। र जो जो साथीहरू आज फोन सम्पर्कमा आउनुभयो, आउन प्रयास गर्नुभयो होला तपाईँमध्ये कतिजना, तपाईँलाई पनि धन्यवाद छ। र यतिन्जेलसम्मकै प्राविधिक साथको लागि राजलाई धेरै धेरै धन्यवाद भन्दै अर्पण शुभ साँझको आजको यी रमाइलो बसाइबाट म प्रतीक्षा पनि छुटिन्छु। नमस्कार, शुभ सन्ध्या।

CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो र www.cin.org.np मा विश्वभर सुन्न सकिन्छ। साझा खबरमा हामीसँग छन् संविधान सभा माथतका समितिहरूको नेतृत्वका लागि मनोनयन दर्ता, भोलि मतदान हुने, सहमतिबाटै संविधान निर्माणको काममा लाग्ने संवाद समिति सभापतिका उम्मेद्वार भट्टराईको भनाई। संवाद र सहमतिले नै संविधान निर्माण गर्ने हो, त्यसले मेरो तर्फबाट पुरा प्रयत्न हुन्छ। आगामी दिनमा सहमति निर्माण गर्न वातावरण सहज हुन्छ। आज लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइयो। लोकतन्त्र संस्थागत भएर जनताको लागि परिवर्तन आउन बाँकी। रौतहटमा आगलागीबाट एक बालकको मृत्यु, तीन दर्जन घर जलेर नष्ट, बोडीगङ्गा जलविद्युत परियोजनाको काम सुरु भएपछि अछामका नागरिक खुसी। र राष्ट्रिय लिग फुटबल विजेतालाई 1 करोड पुरस्कार दिने एन्फाको घोषणा लगायतका अरू खबर पनि। सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।